तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम लोक चौतारी टप 10। नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकचौतारीको अर्को एउटा रमाइलो बसाई लिएर 10 उत्कृष्ट लोकधोरी भाकाहरूको साथमा हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा यति बेला राजन हुनुहुन्छ अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोक चौतारीको व्यवसाय लिएर हामी हरेक हप्ताको बिहिबार दिउँसो 1 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौ। नेपाली लोकगीत संगीतको बजारमा चर्चामा रहेका तपाईँले अत्यधिक मन पराउनु भएको अनि तपाईँकै मनमा बस्न सफल भएका तिनै चर्चित भागहरूलाई तपाईँको माझमा लोक चौतारीको व्यवसायमा रहेर प्रस्तुत गर्ने गर्छौ। 10 उत्कृष्ट भागहरूलाई स्थान दिने गर्छौ। कुन भागका लोक चौतारीको व्यवसायमा नवप्रवेशिक भाकाको रूपमा भित्रियो, कुन भाका लोक चौतारीको व्यवसायबाट बाहिरियो अनि कुन भाका उकाली चढ्दैछ कुन भाका ओह्राली चढ्दैछ सम्पूर्ण जानकारी हामी लोक चौतारीको व्यवसायमा रहेर तपाईँलाई दिने गर्छौ। र लोक चौतारीको व्यवसायलाई यति बेला तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। राज्यको लोक चौतारीको व्यवसायको शुरूआत गर्न चाहन्छु 10 स्थानमा भित्रिएको नवप्रवेशी भाकाबाट। र यो साता लोक चौतारीको व्यवसायमा नवप्रवेशी भाकाको रूपमा भित्रिएको छ पशुपति शर्मा र रमेश राज भट्टराईको आवाज रहेको भाका अब त म पनि क्रिकेट खेल्न जान्छु। मोटर खेले मोटर माफीट भाइन Yeah. के देख्न पाइयो, निकै नै रमाइलो खालको भागा तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा नवप्रवेशी भागाको रूपमा यो साता दशौं स्थानमा भित्रिएको थियो र दश उत्कृष्ट भागाहरूलाई तपाईँको माझमा हामी लोक चौतारीको व्यवसायमा रहेर प्रस्तुत गर्ने गर्छौं। रब भने तपाईँको लागि नौ स्थानमा रहेको भाका राख्नुपर्छ। गत साता पनि यो भाका नवौं स्थानमा नै थियो र यो साता पनि नवौं स्थानमा नै छ। तपाईँको लागि राख्छु विष्णु माझी र गोविन्द पङ्गेनीको आवाज रहेको भाका रुन्छु जहिले पनि। मनमस्पर्शी खालको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको यो विषयमा नौ स्थानमा रहेको थियो यो भाका। दश उत्कृष्ट लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ। कुन भाका उकाले चढ्दैछ, कुन भाका ओह्राले झर्दैछ, तपाईँलाई जानकारी हामी गराउने नै छौँ। र लोक चौतारीको व्यवसाय तपाईँ यति बेला सुनिराख्नु भएको छ होला विश्वास पनि लिएका छौँ। जब पनि तपाईँको लागि लोक चौतारीको व्यवसायमा यो साता आठौँ स्थानमा पर्न सफल भएको भाका तपाईँको लागि राख्छु। गत साता यो भाका दशौं स्थानमा रहेको थियो। दुई खुड्किला उकाली चढ्दै आठौँ स्थानमा आइपुगेको छ। विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाज रहेको भाका फाटे रुमाल धुँदा। Oh, yeah. हुन पाउने तिमी रुने मोहे त बौलाउने फाट्यो धुँदा धुँदै हो जाले रुमाल फाट्यो धुँदा धुँदा ए निस्तोरे मायालाई सम्झे रुँदा रुँदै फाट्यो धुँदा धुँदै निष्ठुरी मायालाई सम्झिरुँदा रुँदै विष्णुमाझी र सुन्दरमणि अधिकारीको आवाज रहेको भाग तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र अब भने तपाईँको लागि लोक चौतारीको व्यवसायमा यो साता सातौं स्थानमा रहेको भाका राख्नुपर्छ। गत साता पाँचौं स्थानमा रहेको थियो यो भाका भने दुई खुड्किला ओह्राली झरेको छ। यो साता सातौं स्थानमा आइपुगेको छ रामजी खाँड र टिकापुनको आवाज रहेको भाका हो हामी दुईको प्रेम कथा छ। खुसीको संसारमा उनको मेरो माया थाहा छ रामजी खाँड र टिकापुनको आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा सातौं स्थानमा जब पनि तपाईँको लागि ढिला नगरिकन छैटौं स्थानमा रहेको भागा राख्नुपर्छ। यति बेला गत साता चौथो स्थानमा रहेको थियो यो भाका र यो भाका पनि दुई खुड्किला ओह्राली झरेको छ। यो साता छैटौं स्थानमा आइपुगेको छ खुमन अधिकारी र पूर्णकला विशीको आवाज रहेको भाका हो जागिर खाने लडाई मात्रै हो। । जागिर खाने लडाई मात्र हो भाको एउटा पढाइ मात्र हो कमाउँछु जमाउँछु सानो पढेकै छु केही मेसो समाउँछु जागिर खाने लडाई मात्र हो कमाई केही पनि नहुँदा बेगर्दिन दुःख माने बाले निकै नै चर्चामा रहेको भाका हो लोकसुल्तारीको व्यवसायमा छैटौं स्थानमा आइपुगेको छ यो भाका तपाईँले निकै नै मन पनि पराउनु भएको छ र चर्चामा रहिराखेको छ नेपाली लोक संगीतको बजारमा यो भाका कमल अधिकारी र पूर्णकला विशेषको आवाजमा तपाईँले सुनिसक्नु भएको छ लोकसुल्तारीको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ र हामी हरेक हप्ताको बिहिबार दिउँसो एक बजेको अर्पण खबरपछि लोकसुल्तारीको व्यवसाय लिएर दस उत्कृष्ट लोकधोरी भाकाहरूको साथमा उपस्थित हुने गर्छौं र पनि तपाईँको लागि लोकसुल्तारीको व्यवसायमा यो साता पाँचौं स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ गत साता सातौं स्थानमा रहेको थियो यो भाका दुई खुड्किला उकाली चढेको छ यो साता पाँचौं स्थानमा आइपुगेको छ एम छेत्री र पूर्णकला विशीको आवाज रहेको भाका हो कलाकारले देखे भित्रै बस्छु म आँसु भन्छ लेख्नेले भाग्यमा यस्तै दुःख लेखे एम छेत्री र पूर्णकला विशीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौधारीको व्यवसाय सुन्दै हुनुहुन्छ। दस उत्कृष्ट लोकधोरी भाकाहरूलाई तपाईँको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ र अब भने तपाईँको लागि चौथो स्थानमा रहेको भाका राख्नुपर्छ लोक चौधारीको व्यवसायमा। गत साता यो भाका छैटौं स्थानमा रहेको थियो, दुई खुड्केला उकाली चढेको छ। यो भाका पनि यो साता चौथो स्थानमा आइपुगेको छ। रामजी खाँड र देवी घरतीको आवाज रहेको भाका पागल बने मर्छु होला। मर्छु होला तिमीले छोडी गए, रामजी खाँड र देवी घरती मगरको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौधारीको व्यवसायमा चौथो स्थानमा र दस उत्कृष्ट भाकाहरूलाई तपाईँको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ र लोक चौधारीको व्यवसाय तपाईँ पनि यति बेला सुनिराख्नु भएको छ यो विश्वास पनि लिएका छौँ। जब पनि तपाईँको लागि ढिला नगरिकन लोक चौधारीको व्यवसायमा यो साता तेस्रो स्थानमा रहेको भाका राख्नुपर्छ। यहाँनिर गत साता दोस्रो स्थानमा रहेको थियो यो भाका, एक खुड्किला ओह्राली झरेको छ, तेस्रो स्थानमा आइपुगेको छ यो साता। देवी घरती र कुलेन्द्र विकको आवाज रहेको भाका हो एउटा सानो सानो। ए गंगा लोकसुतारीको व्यवसायमा तेस्रो स्थानमा रहेको थियो यो भाका। जब पनि तपाईँको लागि ढिला नगरीकन दोस्रो स्थानमा रहेको भाका राख्नुपर्छ। गत साता तेस्रो स्थानमा रहेको थियो यो भाका, एक खुड्किला उकाली चढेको छ र यो साता दोस्रो स्थानमा आइपुगेको छ। विष्णु माझी र विष्णु खत्रीको आवाज रहेको भाका हो फुलफुलमा भमरा झैं डुल्न सक्दिन म। विष्णु माझी र विष्णु खत्रीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोक चौतारीको व्यवसायमा दोस्रो स्थानमा। र यो साता लोक चौतारीको व्यवसायमा कुन भाका पहिलो स्थानमा पर्न सफल भएको छ तपाईँ अनुमान गर्दै गर्नुहोस्। हामी एकपटक आजको लोक चौतारीको व्यवसायलाई फर्केर हेरौँ। तपाईँले दसौँ स्थानमा सुन्नुभयो आज अब त म पनि क्रिकेट खेल्न जान्छु नवप्रवेश भाका, त्यस्तै गरी नवौं स्थानमा सुन्नुभयो रुन्छु जैली पनि, आठौं स्थानमा फाटी रुमाल धुँदा, त्यस्तै गरी सातौं स्थानमा सुन्नुभयो हामी दुईको प्रेम कथा छ, छैटौं स्थानमा सुन्नुभयो पढ़ाई मात्रै हो, पाँचौं स्थानमा कलाकारले देखे, त्यस्तै गरी चौथो स्थानमा तपाईँले सुन्नुभयो पागल बनि मर्छु होला, त्यस्तै गरी तेस्रो स्थानमा एउटा सानो सानो, दोस्रो स्थानमा सुन्नुभयो फूलफूलमा भमराजे डुल्न सक्दिनँ म, र पनि तपाईँको लागि लोकसौतारीको व्यवसायमा यो साता पहिलो स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ, र तपाईँले अनुमान पनि लगाइसक्नु भएको छ, तपाईँको अनुमान पनि पक्कै सही भएको छ, जुन भाका बजारमा चर्चामा छ तपाईँलाई अति नै मनपर्छ त्यही भाका नै लोकसौतारीको व्यवसायमा पनि पहिलो स्थानमा पर्ने गर्छ, र यो साता लोकसौतारीको व्यवसायमा पहिलो स्थानमा पर्न सफल भएको भाका हो, गत साता पनि यो भाका पहिलो स्थानमा नै रहेको थियो र यो साता पनि पहिलो स्थानमा नै छ, मन्जु महत र पशुपति शर्माको आवाज रहेको भाका पढ्यो पढ्यो पाठ हजुर सुरदुना आठ, यो भाका तपाईँको लागि छोड्दै आजको लोकचौतारीको व्यवसायबाट भने अब छुटिनुपर्छ, यति जेलसम्म तपाईँले लोकचौतारीको व्यवसायलाई सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ, त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ, र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै लोकचौतारीको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु, हवस् त नमस्कार। पढ्ने मान्छे ठुलो र ठालो भो, मेरो पढाइ बिग्रेर हालो भो, मेरो त देखि न जागिर खानी छ, खतरमा जात दिए उल्टिए, सुपामा जात दिए उल्टिए, मेरो दिमाग के भएको, पढ्यो पढ्यो पाठ जो सुर्रा सुन्ना, ए पढ्यो पढ्यो पाठ जो सुर्रा सुन्ना, ए पढ्यो पढ्यो पाठ। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर, यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा।